को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले तय गरेको हिमाल बचाऊ वातावरण जोगाऊ भन्ने नारासहित मनाइन लागिएको हो। दिवसका अवसरमा अहिले अन्तर्क्रिया तथा छलफल कार्यक्रम भइरहेको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ। प्रत्येक वर्षको जुन 5 तारिकमा नेपाल लगायत विश्वभर विश्व वातावरण दिवस मनाउने गरिएको छ। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा वातावरणीय असुरक्षा बढिरहेको भन्दै यो दिवस नेपालका लागि पनि सान्दर्भिक भएको सरकारको भनाइ छ। यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री सुशील कोइरालाले आफू वरपरको वातावरण जोगाउँदै मानव जातिको साझा घर पृथ्वी जोगाउनेतर्फ लाग्नुपर्ने बताउनु भएको छ। साथै नेपाल सरकार पनि वातावरण संरक्षण गर्न प्रतिबद्ध रहेको भन्दै सन्देशमा सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह गरिएको छ। यस्तै विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डाक्टर कृष्ण चन्द्र पौडेलले पनि सन्देश दिनुहुँदै वातावरण संरक्षण एवं जलवायु परिवर्तनमा सरकारको एक्लो प्रयास सम्भव नहुने भएकाले साथ दिन सबैसँग आग्रह गरिएको छ। 3 दिने राष्ट्रिय जनसङ्ख्या सम्मेलन आजदेखि सुरु भएको छ। विकास योजनाका लागि जनसङ्ख्याको सञ्चार भन्ने नाराका साथ नेपालमा पहिलो राष्ट्रिय जनसङ्ख्या सम्मेलन आयोजना गरिएको हो। जनसङ्ख्या र दिगो विकासका विविध पक्षहरूका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विकास साझेदारहरूका बीचमा राज्यका विकास सम्बन्धी प्राथमिकतामा छलफल गर्ने र अन्तर्राष्ट्रिय सम्मेलन 1994 र सहस्राब्दी विकास लक्ष्य 2000 कार्यनीतिका आधारमा साझा अवधारणा बनाउने सम्मेलनको लक्ष्य रहेको आयोजकले जनाएको छ। सम्मेलनमा जनसङ्ख्या तथा विकास सम्बन्धी 15 विषयगत क्षेत्रका 108 कार्यपत्र छनौट गरी 72 कार्यपत्र प्रस्तुत गरिने र 36 पोस्टरका रूपमा प्रस्तुत गरिने जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग लगायत संस्थाको आयोजनामा सो सम्मेलन भएको हो। संविधान सभाको आयोजकको बैठकमा पनि तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा भएको सहमति र असहमतिको निर्क्यौल सम्बन्धी प्रतिवेदन 2071 सभासदहरूले बोल्ने क्रम जारी छ। प्रतिवेदनमा आफ्नो धारणा राख्नका लागि करिब 400 सभासदहरूले नामावली टिपाएका छन् भने अहिलेसम्म 150 जतिले मात्रै आफ्नो धारणा राखेका छन्। बाँकी सदस्यहरूले आज पनि आफ्नो धारणा राख्दैछन्। संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले प्रस्तुत गरेको प्रतिवेदन एवं सोसँग सम्बन्धित पूरक प्रतिवेदनमाथि एकीकृत रूपमा बैठकमा सभासदहरूले बोल्ने क्रम अघिल्लो बिहिबारदेखि सुरु भएको हो। अवरुद्ध संसद खुलाउने विषयमा नेपाली कङ्ग्रेसले वार्ता गरे पनि अझै सहमति जुट्न सकेको छैन। प्री बजेट छलफलका लागि बोलाइएको संसद अधिवेशन लगातार 4 पटक पनि अवरुद्ध हुन पुगेको छ। सरकारले अवरुद्ध संसद खुलाउनका लागि वार्ता गरे पनि अझै सहमति भने हुन सकेको छैन। सत्तारूढ दलभित्रै सरकार गठन गर्दा भएको चारबुँदे सहमति कार्यान्वयनका विषयमा मतभेद देखिएपछि वार्ताले सार्थक रूप लिन नसकेको एक नेताले बताएका छन्। चारबुँदे सहमतिमा संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्नु र उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने विषयमा कुरा मिल्न नसक्दा संसदको गतिरोध अन्त्य नभएको कङ्ग्रेसको बुझाइ छ। नेपाली कङ्ग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले संसदको गतिरोध खुलाउने विषयमा पार्टीका शीर्ष नेताहरूले पहल गरिरहेको बताउनुभयो। चीनमा सन् 1990 भएको तिएनानमेन दमनको 25 वर्ष पुरा भएको छ। 25 वर्ष अघि तिएनानमेन चोकमा लोकतान्त्रिक सुधारको माग गर्दै उपस्थित लाखौं प्रदर्शनकारीमाथि चीनीय प्रशासनले दमन गरेको थियो। तिएनानमेन चोकमा भएको सो नरसंहारमा लोकतन्त्र पक्षधर सयौं नागरिक मारिएका थिए। चीन सरकारले अहिले पनि सो घटनालाई मान्यता नदिई त्यसको पक्षमा बोल्नेलाई कारवाही गर्ने गरेको मानवाधिकार कर्मीको भनाइ छ। लोकतान्त्रिक आन्दोलनका क्रममा भएको दमनको स्मरणमा हिजो हजारौं चीनीय नागरिक तिएनानमेन चोकमा भेला हुने प्रयास गरे पनि प्रशासनले भने रोक लगाएको छ। हङकङबाट समेत 10,000 भन्दा बढी नागरिक तिएनानमेन पुगेका छन्। तिएनानमेन चोकमा प्रहरीले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका संवाददाताहरूलाई समेत उपस्थित हुन नदिएको बताइएको छ। सो चोकमा प्रदर्शन तथा झडप हुन सक्ने आशंकामा प्रहरीले हिजोदेखि नै सुरक्षा व्यवस्था कडा बनाएको छ। र अन्त्यमा खेल समाचार। ब्राजिल विश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एन्ड टोबागोलाई पराजित गरेको छ। गैराति भएको खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एन्ड टोबागोमाथि 3-0 जित निकालेको हो। रोड्रिगो प्यासियोले पहिलो हाफको अन्त्यमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। गोन्जालो हिगुइन 15 मिनटमै घाइते भएपछि उनी मैदान प्रवेश गरेका हुन्। यसअघि 45 मिनटमा लियोनस मेस्सीले एकै बल अगाडि बढाएर दिएको पासमा किपर बिट भए पनि गोल गर्न भने चुकेका थिए। 91 मिनटमा मिडफिल्डर जाभियर मस्टेरानोले अग्रता दोब्बर पारे। मेस्सीको फ्रिकिक पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन्। खेलको 64 मिनटमा मेस्सी रोड्रिगेजले गोल गरेका हुन्। हवस् त, दिउँसो 1 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युट मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस 2 गर्न